नमस्कार, अर्पण लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np बाट संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र नेतीले बर्सातको समयमा निर्माणका काम गरेर बचेर सक्ने परिपाटीको अन्त्य गर्ने बताउनु भएको छ। नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाई भरतपुरले आज क्याम्पस परिसरमा आयोजना गरेको वर्तमान अवस्थामा युवा विद्यार्थीको भूमिका विषयक विचार गोष्ठीमा मन्त्री नेतीले एक वर्षभित्र संविधान निर्माण गर्ने वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको र तोकिएको समयमा संविधान निर्माण गर्न सबैको सहयोगको खाँचो औलाउनुभयो। मन्त्री नेतीले समयमै विकास निर्माणका काम गर्न मातत्का कालेमा निर्देशन दिएको पनि बताउनुभयो। एक प्रसंगमा मन्त्री नेतीले नेपालमा कम्युनिष्ट विचारधारा समाप्त हुन लागेको बताउनुभयो। केही समय नेपालमा साम्यवादी विचारधारा चलेको भए पनि लोकतान्त्रिक विचारधारा अघि बढ़ेको उहाँले स्पष्ट पार्नुभयो। नेवी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष वचन कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शहीद शिव पौडेल के धर्म पत्नी विनु पौडेल, सभासद शेषनाथ अधिकारी, विष्णुमाया परियार, रामहरि खतिवड़ा, दलित संघ चितवनकी सभापति शान्ति परियार, नेवी संघ केन्द्रीय सदस्य निर्मल पौडेल, पूर्व केन्द्रीय सदस्य नयन सिंह महर लगायतले बोल्नु भएको थियो। राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाली युवक संघको छैठौं राष्ट्रिय सम्मेलन आजदेखि चितवनमा शुरू भएको छ। सम्मेलनको आज एक समारोहका बीच जनमोर्चाका कार्यकारी अध्यक्ष रश्रिम रास नेपालीले उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालीले संविधान सभाको निर्वाचन सम्पन्न भएको 5 महिना बितिसक्दा पनि ठूला राजनैतिक दलका सभासदले संविधान निर्माणमा कुनै चासो नदिएको आरोप लगाउनुभयो। राष्ट्रिय सम्मेलनमा सहभागी हुन 440 जना प्रतिनिधि विभिन्न 65 जिल्लाबाट आएको अखिल नेपाली युवक संघले जनाएको छ। सम्मेलनको बन्द सत्रबाट 4 वर्ष कार्यकालका लागि नयाँ नेतृत्व समेत सैनिक अखिल नेपाली युवक संघका अध्यक्ष काशीनाथ पोखरेलले जानकारी दिनुभयो। 2 दिनसम्म चल्ने बन्द सत्रमा घोषणा पत्र, विधान प्रतिवेदन, आगामी कार्ययोजना बारेमा समेत छलफल गरिन अध्यक्ष पोखरेलले जानकारी दिनुभयो। सो सम्मेलनलाई सफल पार्नको लागि अखिल नेपाली युवक संघका महासचिव तिलक पौडेलको संयोजकत्वमा 6 सदस्य समिति समेत गठन गरिएको छ। गर्मी मौसम शुरू भएसँगै भरतपुर जिल्ला अस्पताल चितवनमा बिरामीको चाप बढ़ेको छ। केही समयदेखि गर्मी बढ़ेसँगै अस्पतालमा झाडा पखाला, जन्डिस, ज्वरो, टाइफाइड लगायतका बिरामीको संख्या बढ़ेको भरतपुर अस्पतालले जानकारी दिएको छ। दैनिक 5 देखि 6 सयको हरारीमा बिरामी अस्पतालमा आउने उपचारको लागि आउने भए पनि अहिले करिब 7 देखि 8 सयको हरारीमा बिरामी अस्पतालमा पुग्ने गरेको अस्पतालले जानकारी दिएको छ। गर्मी मौसममा धेरै रोगहरूले महामारीको रूप लिन सक्ने भन्दै त्यसतर्फ सचेत हुन अस्पतालका प्रमुख हरिबहादुर कार्कीले सर्वसाधारणलाई सुझाव दिनुभएको छ। पानी उमालेर पिउरे, सरसफाइमा ध्यान दिने, हात धुने र चर्पीको उचित व्यवस्थापन गर्ने हो भने यस्ता रोगबाट बस्न सकिने कार्कीको सुझाव रहेको छ। अहिले हेपाटाइटिस यसले विभिन्न जिल्लामा महामारीको रूप लिएको भन्दै चितवन समेत उच्च जोखिममा रहेकोले सचेत हुन समेत अस्पतालले आग्रह गरेको छ। जिल्लामा समेत 1-2 जनामा हेपाटाइटिस ए को देखिएको भन्दै सबैलाई सचेत रहन र सरसफाइमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो। चितवनमा रहेको अन्य अस्पतालहरूमा समेत बिरामीको चाप बढ़ेको छ। गर्मी बढ़ेसँगै जिल्लामा रक्तदान कार्यक्रमहरू सञ्चालन हुन नसक्दा रगतको अभाव हुँदै गएको नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त संचार केन्द्र भरतपुर चितवनले सुनाएको छ। दिनमा करिब 150 युनिटको रगतको माग भए पनि अहिले 100 युनिट मात्र वितरण हुँदै आएको छ। यो समयमा अस्पतालमा बिरामीहरूको चाप बढ़ने हुँदा रगतको माग बढ़ी हुने र रक्तदान कार्यक्रम कम मात्रामा सञ्चालन हुने गर्दछन्। रगतको अभाव हुँदा रगतको माग गर्नको लागि आउनेहरूलाई कोही आफन्त भएमा रक्तदान गर्न आग्रह गर्ने गरेको कालिका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो। गर्मी पनि बढेको तथा रक्तदान गर्ने व्यक्तिहरू पनि यो समयमा व्यस्तता हुँदा रगतको अभाव भएको उहाँको भनाइ छ। यो महिनामा जिल्लामा करिब 15 20 मात्र रक्तदान कार्यक्रम भएका छन्। यता नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद नेउपानेले मेडिकल सिटीको रूपमा विकसित हुँदै गएको चितवनमा रगतको माग बढ़िरहेको भन्दै सबै संघ संस्थाहरूले रक्तदान कार्यक्रमहरूको आयोजना गर्नुपर्ने बताउनु भएको छ। मानिसहरूमा अझै पनि रक्तदान गर्नुपर्छ भन्ने धारणा बाहिर आउन नसकेको भन्दै जनचेतना जगाउनु आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभयो। नेपाल खेलकुद पत्रकारमा चितवन शाखाको अध्यक्षमा विनोद बाबु रिचाल निर्विरोध चयन हुनु भएको छ। मस्को आज नानकटमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले रिजालको अध्यक्षतामा 9 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो। अधिवेशनले मस्को उपाध्यक्षमा सुभाष पण्डित, महासचिवमा देवेन्द्र अधिकारी, सचिवमा ध्रुवराज खनाल, कोषाध्यक्षमा दिवा भट्टराई चयन हुनुभएको छ। सचिवमा निर्वाचित खनाल रेडियो अर्पणको समाचार प्रमुख हुनुहुन्छ। त्यसै गरी सदस्यहरूमा सुलभ बर्तौला, कृष्ण आचार्य, कृष्ण कार्की र सुशील पन्त चयन हुनुभएको छ। यसअघि 11 सदस्यीय कार्य समिति तेस्रो अधिवेशनबाट 9 सदस्यीय बनाइएको हो। नवनिर्वाचित अध्यक्ष रिचालले आगामी 3 वर्षीय कार्यकालमा पत्रकारहरूलाई खेलकुद क्षेत्रमा समाचार लेख्न दक्षता अभिवृद्धि गर्न नयाँ कार्य समितिको जोर रहने बताउनुभयो। अधिवेशनमा कोषाध्यक्षको तर्फबाट निवर्तमान उपाध्यक्ष सुरज गेवालीले आर्थिक प्रतिवेदन तथा महासचिवको तर्फबाट निवर्तमान सचिव दिपेन्द्र अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सोही अवसरमा खेलकुद क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै चितोरियो कराते प्रशिक्षक गगन लामा र एथलेटिक्स प्रशिक्षक कुन्ती महतोलाई कदर पत्र र दोस्रो लाउराई सम्मान गरिएको थियो। नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन सत्र कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष उत्तम गुरूङ, सम्मानित कराते प्रशिक्षक गगन लामा, प्रेस युनियनका जिल्लाध्यक्ष नारायण अधिकारी, प्रेस चौतरीका सचिव तीर्थ नेपाल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष शान्ता अधिकारी, क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष प्रकाश केवाली, स्वतन्त्र पत्रकार संघका अध्यक्ष श्री प्रकाश कणेल, महिला पत्रकार सञ्जालकी सचिव सरिता पौडेल लगायतले बोल्नु भएको थियो। अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने अधिकांश वक्ताले पत्रकारहरूमा खेलकुद प्रति रूचि भए पनि प्राविधिक ज्ञान अभावले गतिलो खेल समाचार लेख्न नसकेको बताउनुभयो। उनीहरूले खेलकुद पत्रकारिता तालिम तथा कार्यशैला तत्काल आवश्यक भएको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष हरिप्रसाद पोखरेलले विधागत पत्रकारिता अभिवृद्धि गर्न र पत्रकारको दक्षता अभिवृद्धि गर्न महासंघ सधैँ अग्रसर रहेको बताउनुभयो। मसका निवर्तमान सदस्य होमनाथ सापकोटाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा अध्यक्ष दिपेन्द्र बडुवालको अध्यक्षतामा सम्पन्न भएको थियो। जिल्ला खेलकुद विकास समिति चितवनले खेलकुदको क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई 10,000 पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। नेपाल खेलकुद पत्रकारमा चितवनको आज भएको अधिवेशनमा समितिका अध्यक्ष उत्तम गुरूङले आगामी राष्ट्रपति रनिङ सेल खेलकुद प्रतियोगिताको अवसरमा एकजना खेला पत्रकारलाई पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको हो। सोही अवसरमा अध्यक्ष गुरूङले खेलकुदको क्षेत्रमा कलम चलाउने पत्रकारको क्षमता अभिवृद्धिका लागि आयोजना गरिने तालिमता गोष्ठीका लागि वार्षिक 30,000 सहयोग गर्ने पनि बताउनुभयो। रत्नगर 12 स्थित असहाय वृद्ध कल्याण समाजलाई आज 30,000 आर्थिक सहयोग भएको छ। स्थायी घर पूर्वी चितवनको खैरेनी भई हाल अस्ट्रेलिया बस्दै आएका दीपा पौडेल र हेमनाथ कणेलले आश्रमलाई सो रकम सहयोग गर्नुभएको हो। आश्रममा आज आयोजित एक कार्यक्रमका बीच सो रकम पौडेल र कणेलले आश्रमकी अध्यक्ष निर्कला शर्मालाई हस्तान्तरण गर्नुभयो। आगामी दिनमा पनि सहयोग निरन्तर रूपमा गर्दै जाने उनीहरूले वचन दिएका छन्। सहयोग हस्तान्तरण कार्यक्रममा आश्रमका सचिव तिलकराज शर्मा पौडेल, सहसचिव गोकर्ण खडाल, सदस्य पडापुरी स्काई राइडर आवासीय माविका निर्देशक दुर्गापुरी लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा आश्रमकी अध्यक्ष निर्कला शर्माको अध्यक्षतामा भएको थियो। 558 बुद्ध जयन्तीको अवसरमा विश्व शान्तिका लागि चोर दे लुम्बिनीमा भाग्य साइकल यात्रीलाई आज नानगढ़मा स्वागत तथा अभिनन्दन गरिएको छ। लायन्स क्लब अफ भरतपुर नानगढ़ नानगढ़ संगम चोक चितवन सिटी र एरिया नम्बर 3 का सबै सदस्यहरूको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रममा बोल्दै विश्व साइकल यात्री एवं अभियानका अध्यक्ष पुष्कर शाहले विश्वमा शान्ति कायम राख्नका लागि साइकल चलाएर यसैको माध्यमबाट सन्देश दिने दिन खोजेको बताउनुभयो। स्वस्थ र व्यस्त जीवनका लागि मात्र नभई साइकल चल्ने बानी बसाल्ने वातावरणमा पनि सुधार ल्याउन सकिने उहाँको भनाइ थियो। अहिले मानिसहरू नकारात्मक सोचका कारण ग्रसित भइरहेको बताउँदै उहाँले सकारात्मक विचार राख्न पनि साइकलले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। यस्तै अभियानका महासचिव राजेन्द्र थापाले यस अभियानमा धरानदेखि काठमाडौँसम्मका साइकल यात्रीको सहभागिता रहेको बताउँदै शान्ति स्थायित्वका लागि यस अभियान कोसेढुङ्गा साबित हुने उल्लेख गर्नुभयो। यात्रामा 80 जना साइकल यात्री सहभागी रहेका छन्। सन् 2012 शुरू भएको यो अभियान वर्षेपछि बुद्ध जयन्तीको अवसर पारेर टुटे लुम्बिनी आयोजना गर्ने गरिन्छ। कार्यक्रममा लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गवर्नर प्रताप कुमार जोशी अभियानको उपाध्यक्ष मेघा आले यात्रामा सँगै सहकारी गरेर हिँडेका 14 वर्षीय बालक सक्रिय श्रेष्ठ लखातले बोल्नु भएको थियो। चितवन स्काउट शाखाले पूर्व प्रधानमन्त्री श्री बहादुर देउवा र भौतिक तथा निर्माण मन्त्री विमलेन्द्र नेतीसँग स्काउटको भवन निर्माणमा सहयोग गर्न आग्रह गरेको छ। स्काउट चितवनको एक प्रतिनिधि मण्डलले पूर्व प्रधानमन्त्री देउवा र मन्त्री नेतीसँग भेट गरी भवन निर्माणका लागि सहयोग गरेको हो। स्काउट प्रतिनिधि मण्डलको टोलीमा जिल्लायुक्त तीर्थराज नेउपाने, सदस्य सचिव रामप्रसाद पोखरेल, मुक्तिनाथ ढकाल, दिनेश पाण्डे लगायत स्काउटहरूको सहभागिता रहेको थियो। यसअघि हिजो पनि सो प्रतिनिधि मण्डलको टोलीले प्रधानमन्त्री सुशील कोइरालालाई भेट गरी भवन निर्माणका लागि सहयोग गर्न आग्रह गरेको जिल्ला आयुक्त नेउपानेले जानकारी दिनुभयो। जिल्ला ट्राफिक प्रहरीकाले चितवनले सोबारे दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ। सोबारे दुर्घटनामा प्रत्यक्ष रूपमा जोड़िएका चालक सहचालक लगायत यात्रुहरूलाई केन्द्रमा राखेर आज मोगलिनमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको ट्राफिक प्रहरीले जनाएको छ। सचेतना कार्यक्रममा क्षेत्रीय ट्राफिक प्रहरीकाले पत्लैयाका शुभेन्द्र खनाल, नारी अञ्चल प्रमुख लगायतले सचेतना जगाउने कार्यक्रम सञ्चालन गरेका हुन्। प्रहरीले पछिल्लो समयमा ट्राफिक नियमको उल्लंघन गरी सवारी साधन सञ्चालन गर्नेहरूको संख्यामा कमी आएको समेत जानकारी दिएको छ। जन्ती बसको टक्करबाट टोडामा आज 1 जनाको ज्यान गएको छ। उदयपुरबाट जन्ती बोकेर नानघाट आउँदै गरेको 2 ख 5 9 2 7 नम्बरको बसले टोडा 9 पशुपति नगरमा ठक्कर दिँदा स्थानीय 32 वर्षका सुमन कार्कीको ज्यान गएको हो। पैदल यात्रुलाई ठक्कर दिएपछि अनियन्त्रित भएर पल्टेको बसले किस्ता बसका सहचालक पनि घाइते भएका छन्। घाइते सहचालक सप्तरी कञ्चनपुरका अजय पासवानलाई उपचारका लागि भरतपुर ल्याइएको प्रहरीले जनाएको छ। चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। नवलप्रासीमा गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादनमा 10% कमी आएको छ। यस वर्ष गहुँको उत्पादनमा कमी आए पनि जिल्लामा गहुँको संकट भने नहुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। गत वर्ष गहुँ 4,200 मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष 3,480 मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। जिल्लामा गत वर्षको तुलनामा यस वर्ष मकैको उत्पादनमा भने 10% वृद्धि भएको बताइयो। नवलप्रासीका 17 पहाड़ी गाउँ विकास समितिमा मकै खेती गरिने भएको भए तापनि केही वर्ष यतादेखि तराई र भित्री मधेसमा समेत मकैको उत्पादन हुने गरेको बताइएको छ। जिल्लामा खान योग्य खाद्यान्न 1,53,529 मेट्रिक टन रहेको र जिल्लाको जनसंख्याको आधारमा 1,22,000 मेट्रिक टन खाद्यान्न आवश्यक रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। नवलप्रासीको भारतीपुर खुल्ला दिशामुक्त गाविस घोषणा भएको छ। गाविसलाई आज एक कार्यक्रमका विश्व सभासद जीवन श्रेष्ठले खुल्ला दिशामुक्त गाविस घोषणा गर्नुभएको हो। गाविसलाई खुल्ला दिशामुक्त घोषणा पूर्व रयालीसहित गाउँ परिक्रमा गरिएको थियो। भारतीपुर गाविस खुल्ला दिशामुक्त भएसँगै नवलप्रासीमा 40 वटा गाविस खुल्ला दिशामुक्त भएका छन्।